अगाडि कुनै समस्या आइपऱ्यो वा कुनै अवसर आइपऱ्यो भने त्यो अवस्थामा के गर्ने भनेर टुम्बोमा पुग्नु सक्छ। तर त्यो टुम्बोमा पुग्दाखेरि सम्भावित विकल्प के हुन्छ त्यो पनि खोजी गरिन्छ, विकल्पको विश्लेषण गरिन्छ र एउटा उत्तम विकल्पको छनौट गरिन्छ। छनौट गरिएको त्यो उत्तम विकल्प जुन हो त्यसलाई नै हामी विशेष गर्नुपर्छ। त्यसैले a decision is a choice made between alternative course of action in a situation of uncertainty. अनिश्चितताको अवस्थामा, अनिश्चयताको अवस्था, दुविधाको अवस्थामा भनौँ न, अनिश्चयता के गर्ने के गर्ने भन्ने भएको अवस्थामा, अनसर्टेनिटी दुविधाको अवस्थामा सम्भावित वैकल्पिक बाटोहरूमध्ये एउटा बाटो छान्ने कुरा के हो, निर्णय हो है। तपाईँ चौबाटोमा पुग्नु, यताबाट जाउँ कि उताबाट जाउँ कि उताबाट जाउँ कि भनेर एउटा बाटो हिँड्नु भयो, डिसिजन अथवा के गर्ने के नगर्ने भन्ने अवस्था हो। त्यो मध्ये के सम्भावित गर्न सकिने कुरा छन् पहिचान गरेर यो मध्ये यो गर्छु भनेर छान्ने त्यसलाई चाहिँ निर्णय भनिन्छ है। अथवा यसलाई हामी के भन्न सक्छौँ त भन्दा, केही कुरा गर्नु वा नगर्नु पर्ने अवस्थामा उपलब्ध विकल्पहरूमध्ये सबैभन्दा उपयुक्त विकल्पको, उत्तम विकल्पको छनौट गर्नु नै निर्णय, केही गर्नु वा नगर्नु पर्ने अवस्था है, टु डु समथिङ अर नट टु डु समथिङ भन्ने अवस्थामा उपलब्ध के विकल्प छन् आफूसँग, ती विकल्पहरूमध्ये सबैभन्दा उत्तम लागेको विकल्प छनौट गर्नुलाई हामी निर्णय भनेर भन्छौँ। र निर्णय भनेको चाहिँ सोच र कार्यान्वयन बिचको पुल हो भनेर भनिन्छ, इट इज ए ब्रिज बिट्विन थट एन्ड एक्सन। थट एन्ड एक्सन, तपाईँले सोच्नुभयो कुनै कुरा र काममा जाने यो पुर्याउने ब्रिज हो। सबभन्दा पहिला तपाईँको दिमागमा थट आउँछ, पछि त्यसमा एक्सनमा जाने हो, त्यो थट र एक्सनको बिचमा जोड्ने पुल जुन हुन्छ त्यो चाहिँ के हो, डिसिजन। सो डिसिजन मटेरियलाइज युर थट इन्टु एक्सन, निर्णयले तपाईँको सोचलाई काममा बदल्ने काम गर्छ। त्यसैले यो चाहिँ ब्रिज बिट्विन थट एन्ड एक्सन भनेर भनिन्छ। अर्को डिसिजन, यो निर्णय निर्माणलाई त्यसैले साइन्स अफ डिसिजन मेकिङ भनिन्छ, भनेदेखि निर्णय आफै चाहिँ टोटल टास्क अफ म्यानेजर, डिसिजन इज ए टोटल टास्क अफ म्यानेजर, अथवा यो चाहिँ व्यवस्थापन, व्यवस्थापनको काम, व्यवस्थापकको काम हो निर्णय। निर्णय कसले गर्छ, व्यवस्थापकले गर्छ, म्यानेजरले गर्छ। त्यसैले यो डिसिजन इज सिनोनिमस टु म्यानेजमेन्ट, and more than 80% time of a manager is spent on making decision, whatever we do, we do by making decision. Ke garne wa nagarne bhanne tumo ma pugera garne bhayekole decision chai vyavasthapanko mahatwapurna means ho, madhyam ho hai. Tesaile yelai decision esailai science of management, kina decision making bhanera management lai bhanera bhaninchha. Tara nirnay nirmanka athota charanharu hunchan, prakriyaharu hunchan ke. There are eight steps of decision making process. Sabhanda pahila identification of problem huncha, we identify the problem or opportunity pani huna sakcha, samasya wa avasar ko pahichan garincha. If you feel there is problem, then you need to do decision. If you feel there is opportunity, then you need to take decision. Samasya ko pahichan, identification of problem, problem identification ki bhayisakechi, identification of decision criteria, nirnayaka aadharko pahichan garincha dosroma chha, samasya pahichan ani nirnayaka aadharko pahichan, ke ka aadharma line ta nirnay, napa ghata haina, sambandha dirghakalin pratifal haina, seva, what are the criteria, ke ka aadharma line, ani tespachi gaera aadharharuko bhar nirdharan garincha, location of weightage, टु क्राइटेरिया, त्यो प्रत्येक हामीले गरिबी जनसङ्ख्या यो भन्यो भने आधार भयो भने गरिबीलाई 80% भार, सहायमा 75%, जनसङ्ख्यालाई 20%, अथवा यसलाई डिस्टेन्सलाई 80% भनेर त्यसको वेट निर्धारण गरिन्छ है, अथवा आधारहरूको भार निर्धारण र विकल्पहरूको विकास। अब त्यसपछि के गरिन्छ, के विकल्प छन् भनेर खोजी गरिन्छ, वाट आर द अल्टरनेटिभ्स खोजी गरिन्छ, विकल्पहरूको विश्लेषण अल्टरनेटिभ एनालिसिस चाहिँ अब अघिका आधार र वेटेजका आधारमा प्रत्येक विकल्पको जजमेन्ट गरिन्छ र जुन विकल्पले सबभन्दा बढी अङ्क पाउँछ त्यो विकल्प छनौट हुन्छ। त्यसरी विकल्पको विश्लेषण एनालिसिस अफ अल्टरनेटिभ अथवा अल्टरनेटिभ एनालिसिस, अर्को चाहिँ उत्तम विकल्पको छनौट सेलेक्टिङ बेस्ट अल्टरनेटिभ, सेलेक्सन अफ बेस्ट अल्टरनेटिभ, सबै अल्टरनेटिभको विश्लेषण गरिसकेपछि तिनीहरू मध्येको बेस्ट अल्टरनेटिभ छानिन्छ, अनि त्यसपछि निर्णय कार्यान्वयन अनि इम्प्लिमेन्टेसन अफ अल्टरनेटिभ, अर्कोमा चाहिँ निर्णय कार्यान्वयनमा जान्छ, त्यो जुन अल्टरनेटिभ हुन्छ त्यो चाहिँ कार्यान्वयनमा जान्छ, र निर्णय प्रभावकारिता मूल्याङ्कन, इभ्यालुएसन अफ डिसिजन इफेक्टिभनेस, अब कार्यान्वयन गर्दै जाँदा त्यो निर्णय कतिको प्रभावकारी थियो वा थिएन भनेर मूल्याङ्कन गर्ने, यो सबैलाई हामी निर्णय निर्माण प्रक्रिया भन्छौँ। डिसिजन मेकिङ प्रोसेस इन्क्लुड्स चुजिङ द बेस्ट अल्टरनेटिभ एज डिसिजन अमङ अभाइलेबल अल्टरनेटिभ इन ए सिनारियो अफ कन्फ्युजन और इन ए सिनारियो अफ प्रब्लम और अपर्चुनिटी एन्ड देन इम्प्लिमेन्टिङ द्याट अल्टरनेटिभ एट द सेम टाइम इभ्यालुएसन अफ द्याट अल्टरनेटिभ। त्यसैले निर्णय निर्माण भनेको चाहिँ होल साइकल हो है, विकल्प छनौट गर्ने अनि त्यो निर्णयका रूपमा छनौट गरेको विकल्पको कार्यान्वयन गर्ने र त्यसको मूल्याङ्कन गर्नेसम्मका आठवटा स्टेपहरूलाई हामी निर्णय निर्माण प्रक्रिया भनेर भन्छौँ। यो जाँचमा आउँछ तपाईँ जस्तो अफिसरको पनि टर्क लेख्ने आउँछ है। डिसिजन विल बी एफेक्टेड बाई मेनी फ्याक्टर, निर्णय विभिन्न तत्त्वहरूले प्रभाव पार्छ। अब सबभन्दा पहिलो तत्त्व चाहिँ के हो भन्दा वातावरणको पूर्वानुमान योग्यता, के भन्छ प्रेडिक्टेबिलिटी अफ इन्भाइरोमेन्ट, कतिको पूर्वानुमान गर्न सकिन्छ। यदि पूर्वानुमान योग्य वातावरण छ भने निर्णय प्रभावकारी रूपले कार्यान्वयन हुन सक्छ, त्यसैले पूर्वानुमान योग्य छैन भने चाहिँ निर्णय कार्यान्वयन हुँदैन। त्यसैले वातावरणको पूर्वानुमान योग्यता, तथ्याङ्कको उपलब्धता र गुणस्तर है, अभाइलेबिलिटी एन्ड क्वालिटी अफ इन्फर्मेसन, डिसिजन गर्ने तथ्याङ्कका आधारमा हो, तथ्याङ्क छैन भने राम्रो डिसिजन हुँदैन होला। तथ्याङ्क पनि छ तर गलत छ भने के हुन्छ है, यो चाहिँ टन्सिलको अपरेसन गर्दा पाखे गर्छ एकदिन चाहिँ होइन, तथ्याङ्क गलत भए त अनि फाइल गलत लग्यो त्यसको आधारमा हुने निकाल त्यो डाक्टरले है। अब पेसेन्ट पनि बेहोस बनाइसकेको थियो, उसलाई सोध्ने फाइलमा त्यही छ त्यही गर्नु पर्यो होइन, हो यस्तो फरक पर्छ डिसिजन कस्तो हुन्छ भन्ने कुरा चाहिँ होइन। त्यसैले तथ्याङ्कको उपलब्धता र गुणस्तरले प्रभाव पार्छ निर्णय। अर्को चाहिँ संगठनात्मक उद्देश्य नीति र रणनीतिहरू, वाट आर द अब्जेक्टिभ अफ एन अर्गनाइजेसन, वाट आर द पोलिसी अफ एन अर्गनाइजेसन एन्ड स्ट्राटेजी, त्यसले पनि डिसिजनलाई प्रभावित गर्छ। समटाइम डिसिजन गर्दा विज्ञले तथ्याङ्कले फरक नतिजा फरक अल्टरनेटिभलाई बेटर देखाइराखेको हुनसक्छ, तर संगठनको रणनीति चाहिँ अर्कैमा जाने पहिले पनि अकुपाइड छ र संगठनको नीति अनुसार काम गर्दाखेरि पनि निर्णय चाहिँ वस्तुगत नहुनसक्छ, त्यो प्रभावित हुन्छ। भूमिकाको स्पष्टता र अधिकार प्रत्यायन, पर्याप्त मात्रामा अधिकार प्रत्यायन गरेको छ, भूमिका स्पष्ट छ भनेदेखि चाहिँ निर्णय राम्रोसँग हुन्छ, नत्र भने कसले कुन विषयमा निर्णय गर्ने त्यसमा त्यो अधिकार छ कि छैन भन्ने छैन भने राम्रो हुँदैन। निर्णयकर्ताको मनोवैज्ञानिक अवस्था, कुनै साइकोलोजिकल स्टेटस अफ डिसिजन मेकर, कहिले काहीँ के हुन्छ रङ डिसिजन गरिराखेका हुनसक्छ है। के हो ग्यालिलियोलाई चाहिँ तिमीले पृथ्वी च्याप्टो छ भन भन्दाखेरि उसले के गर्यो त भन्दा सोचो सोचो त्यसपछि ल पृथ्वी च्याप्टो छ भनेर भन्थ्यो पादरीको अगाडि चर्चको अगाडि होइन। तर त्यो निर्णय त उसले देखेको निर्णय त त्यो थिएन है, तर मनोविज्ञानले उसलाई के गरायो, मैले बाँचेँ भने मात्रै पृथ्वी गोलो छ भन्ने कुरा बाहिर लान सक्छु, म मरेँ भने त अर्को युग परिस्थिति भन्छ अर्को मान्छे कहिले उसले यो चाहिँ बुझ्छ र त्यो लान्छ, त्यसैले म बरु जेलमै बस्छु अनि त्यसपछि गएर चाहिँ यो किताब लेखेर मेरो नलेज चाहिँ बाहिर ल्याउँछु भनेर डिसाइडेड भयो। त्यसैले कहिले काहीँ साइकोलोजीले डिसिजनलाई प्रभावित गरिदिन्छ। मेबी तपाईँले कोही मान्छेसँग कुनै कुरा भन्दाखेरि भित्र तपाईँको एउटा हुन्छ बाहिर अर्को भनिरहनु भएको हुनसक्छ होइन, त्यो चाहिँ डिसिजन सही नहुनसक्छ, बट यु हेभ बिन गाइडेड बाई यर साइकोलोजी। त्यसैले मनोविज्ञान धेरै महत्त्वपूर्ण कुरा हुन्छ। जोखिम वहन प्रतिको तत्परता, हाउ मच रेडिनेस डु यु हेभ अन टेकिङ रिस्क, रिस्क लिने तत्परता छ भने बोल्ड डिसिजनहरू हुन्छ, रिस्क लिँदैन भने डिसिजनै गर्दैन प्रभावित हुन्छ। असफलताको भए यो निर्णय गरेँ भने म त बर्बादै हुन्छु असफल हुन्छु भन्ने त्रास छ भने पनि निर्णय प्रभावित हुन्छ, गर्दैन मान्छेले अफन त्यसलाई टिले टिले टिले गरिरहन्छ होइन। अनि व्यक्तिगत बायसनेस एक्सपिरियन्सेस एन्ड इन्ट्युसन, व्यक्तिको यो बायसनेस हुन्छ नि उसको त्यो के भन्छ बायसनेसलाई पूर्वाग्रह, ओके व्यक्तिको पूर्वाग्रह र उसको विगतको अनुभव र उसको अन्तर्ज्ञानले के भन्छ त्यसले पनि निर्णयलाई के गरिरहन्छ प्रभावित गरिरहन्छ। अरू अरूको सुझाव सल्लाह, मान्छे धेरैको सल्लाह लिन्छ अनि गलत सल्लाह भयो भने पनि गलत निर्णय हुन्छ, राम्रो सल्लाह दिनेहरू भयो भने राम्रो निर्णय हुन्छ होइन। त्यस्तै विगतको निर्णय, नजिर र परम्परा, विगतमा कस्ता निर्णयहरू भएका छन्, नजिरहरू के छन्, ट्रेडिसन के छन्, त्यसले पनि निर्णयलाई प्रभावित गर्छ। र कानुनी वित्तीय र समय सीमाहरू, कानुनको सीमा के छ, वित्तीय स्रोतगत सीमा के छ, समय सीमा के छ, दिस थिङ्स एफेक्ट द डिसिजन है। निर्णय गर्दा जहिले पनि तपाईँ तिनवटा अवस्थामा रहेर, एउटा त सर्टेनिटी Often there is so administrative decision already, scenario uncertainty. Budget is a character, which a character, which a file is a key government, and they will define which I am. त्यो निश्चयतामा धेरै जसो निर्णयहरू हुन्छन् सर्टेनिटीको अवस्थामा द्याट्स गुड युजरले पनि गर्न सक्छ यो मितिमा प्रोक्युरमेन्ट गर्ने यति भित्रमा काम सम्पन्न गर्ने यति बजेट खर्च गर्ने यो सबै भएको त द्याट्स सर्टेनिटी अर्को रिस्कमा डिसिजन गर्नुपर्छ है नतिजा परिणाम प्रभाव थाहा छ तर पनि त्यो सबैमा स्योर हुने अवस्था चाहिँ छैन कन्फ्युजन छ भने त्यो चाहिँ रिस्क एडमिनिस्ट्रेटिभ डिसिजन चाहिँ अपन रिस्कमा हुन्छ है यो निर्णयहरू गर्दाखेरि जोखिममा बसेर गर्नुपर्ने हुन्छ अर्को चाहिँ अनसर्टेनिटी कहिले काहीँ चाहिँ के हुन्छ एकदमै अनसर्टेनिटीमा काम गर्नुपर्ने हुन्छ यो गर्यो भने के होला भन्ने थाहै हुँदैन जस्तो अहिले सबै नाका बन्द गरे पनि के होला होइन कुनै सर्टेनिटी छैन भनेपछि अथवा कुनै तपाईँ एकदम क्राइसिसको अवस्थामा हुनुहुन्छ इमिडिएटली एकछिनलाई मान्यो तपाईँ सिडिओ हुनुहुन्छ अनि ठुलो हुन्दुङमा आएर आगै लगाउनु थाल्यो सिडिओ कार्यालयमा अब त्यो बेलामा त मैले फायरिङ होइन गोली आन भनेर आदेश दिनुपर्छ तर भोलि के हुन्छ भन्ने चाहिँ सर तपाईँको जागिरै जान पनि सक्छ होइन अथवा तपाईँले रिवार्ड पाउन पनि सक्नुहुन्छ होइन त्यसैले अनसर्टेनिटीको बेलामा पनि निर्णय यो चाहिँ एडमिनिस्ट्रेटिभ लिडरले धेरै जस्तो अवस्थामा त्यो गर्नु पर्दैन यो चाहिँ पोलिटिकल लिडरहरूले अनसर्टेनिटीमा डिसिजन गर्नुपर्छ एडमिनिस्ट्रेटिभ लिडरले त ऐन कानुन नियम कार्यनीति कार्ययोजना बजेट कार्यक्रम नीतिभित्र रहेर गर्ने भएकोले रिस्कमा गर्नुपर्छ तर अनसर्टेनिटी तर कहिले काहीँ हुन्छ क्राइसिसको बेलामा यो बेलामा हुन्छ तर सबभन्दा डेन्जर चाहिँ अनसर्टेनिटी मैले के गर्दैछु पनि थाहा छैन परिणाम के हुन्छ पनि थाहा छैन र गर्नुपर्छ होइन त्यसलाई चाहिँ अनसर्टेनिटी यो तिनवटा अवस्थामा रिस्क त सकेसम्म सर्टेनिटीमा निर्णय गर्न राम्रो हुन्छ निर्णय गर्दा के आधारमा गर्नु हाउ यु विल मेक डिसिजन निर्णय गर्ने आधारहरू के हुन् भन्ने कुरालाई हेर्ने हो भनेदेखि चाहिँ सबभन्दा पहिला संविधान Always when you make decision, you have to look at constitution. Your decision should never oppose the constitutional provision. त्यसैले संविधान हेर्नु पर्यो विद्यमान ऐन कानुन के छन् तिनीहरू हेर्नु पर्यो अहिले भइरहेका ऐन कानुन नियमहरू अदालती नजिर परिपत्र आदेश के छन् कुनै अदालतले त्यही विषयमा पहिला फैसला गरेको छ कि आदेश दिएको छ कि वा सरकार माथिल्लो निकाय अधिकारीले कुनै परिपत्र गरेको छ कि तिनलाई हेर्नु पर्यो अन्तर्राष्ट्रिय सन्धि सम्झौता र प्रतिबद्धताका आधारमा निर्णय लिनुपर्छ तिनीहरूलाई पनि हेर्नु पर्यो सरकारका योजना नीति कार्यक्रमहरू पनि डिसिजनका आधार हो स्थापित कार्यविधि र कार्य प्रक्रिया इस्टाब्लिस प्रोसिजर एन्ड वर्क प्रोसेस अर्को चाहिँ सरकारवालाहरूको माग र पृष्ठपोषण हाउ डु पिपुल ह्याभ गिभन यु फिडब्याक त्यो फिडब्याकलाई पनि हेर्नु पर्यो एन्ड वाट आर दियर डिमान्ड उनीहरूको माग के छ त्यो कुरालाई पनि हेरेर निर्णय गर्नुपर्ने हुन्छ होइन अनि त्यस्तै गरी उपलब्ध सूचना र तथ्याङ्क निर्णयकर्ताको अधिकार र कानुनी सीमा सङ्गठनको आन्तरिक बजेट कार्यक्रम होइन मातहतका कर्मचारी भौगोलिक सामाजिक सांस्कृतिक धार्मिक अवस्था आदि इत्यादि र निर्णयकर्ताको इन्ट्युसन अन्तर्ज्ञान यिनीहरू चाहिँ निर्णयका आधारहरू हुन् त्यसमा आधारित भएर निर्णय गरिन्छ निर्णय गर्ने मान्छेसँग केही सिप हुनुपर्छ कोर्ट डिसिजन मेकर हुनलाई सबभन्दा पहिला कन्सेप्चुअल स्किल हुनु पर्यो विषयवस्तुको राम्रो ज्ञान हुनु पर्यो कम्युनिकेसन स्किल हुनु पर्यो सुन्ने कम्युनिकेट गर्ने अथवा म्यासेज दिने त्यसलाई बुझ्ने क्षमता हुनु पर्यो ह्युमन स्किल मानिसहरूको व्यवहारलाई आकलन गर्ने बुझ्ने बदल्ने क्षमता हुनु पर्यो एनालिटिकल स्किल तथ्याङ्क अवस्था परिस्थितिलाई विश्लेषण गर्ने क्षमता हुनु पर्यो आकलन पूर्वानुमान गर्न सक्ने र टेक्निकल स्किल त्यो विषयको नो हाउ पनि टेक्निकल प्राविधिक तहको त्यो थाहा पाउनु पर्यो यस्ता गुण हुनुपर्छ निर्णयकर्तामा निर्णयका प्रकारहरू हुन्छ त्यो भनेको एउटा त प्रोग्राम एन्ड नन प्रोग्राम डिसिजन कार्यक्रमिक र गैर कार्यक्रमिक निर्णय हुन्छ कार्यक्रमिक भनेको बजेट कार्यक्रम योजनामा परेको निर्णयलाई कार्यक्रमिक भनिन्छ अकस्मात गर्नुपर्ने भयो भने त्यो चाहिँ गैर कार्यक्रमिक भयो स्ट्राटेजिक र अपरेटिभ डिसिजन भन्ने हुन्छ रणनीतिक र कार्य सञ्चालन निर्णय पछिसम्म प्रभाव पार्ने नीतिगत कुनै निर्णय गर्नु पर्यो स्ट्राटेजिक हुने हो अहिले काम गर्न बाधा अड्कल फुकाउन गर्ने निर्णय चाहिँ अपरेटिभ डिसिजन हुने हो इन्डिभिजुअल एन्ड ग्रुप डिसिजन एउटा मात्रै व्यक्तिले आफूमा रहेको अधिकारलाई प्रयोग गरेर गर्ने इन्डिभिजुअल डिसिजन हो टिमले गर्ने डिसिजन चाहिँ ग्रुप डिसिजन कुनै समितिले आयोगले मन्त्री परिषदले गर्ने डिसिजन ग्रुप डिसिजन भयो होइन पोलिसी एडमिनिस्ट्रेटिभ एन्ड एडप्टिभ डिसिजन भन्ने हुन्छ नीतिगत निर्णय प्रशासनिक निर्णय वा तदर्थवादी निर्णय भन्ने हुन्छ नीतिगत भनेको कुनै पोलिसी मेकिङ रुल मेकिङ अथवा सिस्टम मेकिङसँग सम्बन्धित छ भने नीतिगत निर्णय प्रायः पोलिटिकल लेभलले गर्छ। एडमिनिस्ट्रेटिभ भनेको बजेट खर्च गर्ने, कसैलाई कारवाही गर्ने, दण्ड पुरस्कार गर्ने, आन्तरिक प्रणाली मिलाउने, यो छ प्रशासनिक कुनै हो, यो एडमिनिस्ट्रेटिभ लिडरले गर्छ। र एडहक डिसिजन भनेको चाहिँ कुनै निश्चित काम गर्नका लागि तत्कालै कुनै निर्णय गरेर त्यसको कार्यान्वयन गर्ने कुरा चाहिँ कुनै पद्धति कार्ययोजना प्लान भन्दा बाहिरकोलाई चाहिँ एडहक डिसिजन भनेर भन्छ, तदर्थवादी निर्णय। र एउटा चाहिँ म्यानेजरियल एन्ड फङ्सनल डिसिजन भन्ने हुन्छ, व्यवस्थापकीय निर्णय र कार्यात्मक अथवा कार्य सञ्चालन निर्णय। म्यानेजरियल भनेको पोलिसी लेभलको डिसिजन मेकिङ हो, फङ्सनल भनेको अपरेटिभ लेभलको तल्लो तहको डिसिजन मेकिङ हो, डे टु डे काम। यसरी यो डिसिजन मेकिङका विभिन्न प्रकारहरू पनि हुन्छन्। र अन्तिम अन्तिममा डिसिजन मेकिङका केही सिद्धान्तहरू हुन्छन्, त्यो डिटेल्समा नभइकन सबैभन्दा पपुलर सिद्धान्त यो चाहिँ ऱ्यासनल थ्योरी हो, है, विवेकशीलताको सिद्धान्त। यसले के विश्वास गर्छ भने निर्णय गर्दाखेरि व्यक्तिले आफ्नो विवेकको पूर्ण प्रयोग गरेर पर्याप्त तथ्य तथ्याङ्क सङ्कलन गरेर अवस्थाको विस्तृत विश्लेषण गरेर त्यसको पूर्वानुमान प्रक्षेपण सबै गरेर सम्भावित विकल्प सबै खोजी गरेर सबैको विश्लेषण गरेर उत्तम विकल्प म्याथमेटिकली छानेर गर्नुपर्छ, अधिकतम प्रतिफल प्राप्त हुने खालको भन्छ राजनल डिसिजन मेकिङ, जुन अतिवादी छ, एक्सट्रिम आइडिया हो, यो सम्भव हुँदैन। त्यसैले गर्दाखेरि यो ऱ्यासनललाई बाउन्डेड ऱ्यासनालिटी थ्योरी भन्ने बनाएको छ, बाउन्डेड ऱ्यासनालिटी र कम्प्रिहेन्सिभ ऱ्यासनालिटी। अघिको थ्योरी अफ कम्प्रिहेन्सिभ ऱ्यासनालिटी अघिको कुरा हो, पूर्ण विकल्प खोजी गर्ने, सबैको विश्लेषण गर्ने, बेस्ट अल्टरनेटिभ छान्ने, अधिकतम मुनाफा प्रतिफल लाभ प्राप्त गर्ने अल्टरनेटिभ छान्ने भन्ने कम्प्रिहेन्सिभ ऱ्यासनालिटीले भन्छ। तर के त्यसले के विश्वास गर्छ भने मान्छे इकोनोमिक म्यान हुन्छ, हरेक व्यक्ति आर्थिक मानव हो, उसँग पर्याप्त तथ्य तथ्याङ्क हुन्छ, तथ्य तथ्याङ्क विश्लेषण गर्ने क्षमता पनि हुन्छ, हरेक समस्याका धेरैवटा विकल्पहरू हुन्छन्, ती सबै विकल्पलाई विश्लेषण गर्ने समय पनि हुन्छ, स्रोत पनि हुन्छ, मान्छेसँग क्षमता पनि हुन्छ, र मान्छेले उत्तम विकल्प छान्न सक्छ भन्ने एजम्पसन राख्छ, है, जुन इम्पोसिबल हो अलमोस्ट। र मान्छे इकोनोमिक म्यान हुँदैन, मान्छे इमोसनल म्यान हो, मान्छे एडमिनिस्ट्रेटिभ म्यान हो, मान्छे सोसल म्यान हो, होइन। त्यसैले गर्दाखेरि यो पूर्ण अथवा कम्प्रिहेन्सिभ ऱ्यासनालिटी व्यवहारिक छैन भनेर बाउन्डेड ऱ्यासनालिटीको सिद्धान्त विकास भयो। बाउन्डेड ऱ्यासनालिटीले चाहिँ के भन्छ भनेदेखि सम्भव भएसम्म समस्याको गहिराईसम्म पुगेर अध्ययन गर्ने, विकल्प पनि प्राप्त विकल्प खोज्ने, विश्लेषण गर्ने, तुलनात्मक रूपमा राम्रो विकल्प छान्ने र कार्यक्रममा लाने। पर्फेक्ट भन्ने हुँदैन, बेस्ट अल्टरनेटिभ भन्ने गर्न सकिँदैन, किनभने मान्छेमा धेरै सीमाहरू हुन्छन्। मान्छे इज नट ए इकोनोमिक म्यान बट एन एडमिनिस्ट्रेटिभ म्यान, यो प्रशासनिक नेतृत्व एडमिनिस्ट्रेटिभ म्यान हो, त्यसैले उसँग विवेकको सीमा हुन्छ, उसले बुझ्न सक्ने क्षमता, कपासिटी लिमिटेसन हुन्छ, रिसोर्सको लिमिटेसन हुन्छ, टाइमको लिमिटेसन हुन्छ, इन्फर्मेसन डेटा एडिक्वेट नहुन सक्छ, अल्टरनेटिभको लिमिटेसन हुनसक्छ, विभिन्न प्रभावमा काम गर्नुपर्छ, उसले वातावरणीय प्रभाव, राजनीतिक प्रभाव, नीतिगत प्रभाव, सङ्गठनको इच्छा, समाजको इच्छा, उसको परिवारको रुचि चाहना, यी सारा कुराबाट ऊ प्रभावित भइरहेको हुन्छ। त्यसैले देयर आर न्युमरस लिमिटेसन इन ह्युमन बिइङ टु एक्सप्लोर एन्ड अल्टरनेट के एनालाइज all available alternative and do best choices among those alternatives. That's why your limitation bhitra rahera ramro garna sakyo bounded rationality ho, tyo limitation lai consider garnu bounded rationality ho bhanera yesari yo siddhanta le khas garikana vivekshilatama comprehensive rationality ra bounded rationality dui kisimko huncha. Arko chai incremental theory of decision making bhanne huncha, यो क्रमिकतावादी अभिवृद्धिवादी थ्योरी भन्छ। अभिवृद्धिवादी थ्योरीले चाहिँ के भन्छ भने निर्णय गर्दाखेरि सबै विकल्पको पहिचान र विश्लेषण गरी छनौट गर्न मानव संसाधन समय मानिसको बुद्धि विषयको सीमिताले नसम्भव हुन्छ न त्यो आवश्यक नै छ। त्यसैले निर्णय निर्माण विगतका अनुभवका आधारमा क्रमशः विगतकै निर्णयमा सुधार गर्दै जाने कुरा मात्रै हो निर्णय निर्माण भनेको भनेर यो इन्क्रिमेन्टलिस्ट थ्योरी इन्क्रिमेन्टल थ्योरीले भन्छ। अभिवृद्धिवादी विगतकै निर्णय हेर्ने त्यसमा केही सुधार गर्दै जाने हो भन्छ। अर्को चाहिँ मिक्स्ड स्क्यानिङ थ्योरी भनेर भन्छ, मिश्रित लेखाजोखाको सिद्धान्त। यो भनेको अभाइलेबल अल्टरनेटिभ पनि हेर्ने, एनालिसिस पनि गर्ने, अनि सरसर्ती हेरेर के गर्ने त भन्दा बेटर चाहिँ छान्ने। त्यसैले राशनल थ्योरी र मिक्स यो के अरे अभिवृद्धि थ्योरीको सन्तुलन कायम गर्ने, यस्तो ब्लेन्डिङ हो यो चाहिँ, अभिवृद्धिवादी पनि ज्यादै लेथार्जिक खालको भयो, होइन, चेन्ज अथवा ट्रान्सफर्मेसनलाई हेर्नुपर्न सम्भव छैन। राशनल जेमी पनि ज्यादै यो क्रान्तिकारी भयो, त्यसैले राशनलको अल्टरनेटिभ जेनेरेसन र एनालिसिस सम्भव भएसम्म विदिन दि लिमिटेसन, अनि त्यसपछि इन्क्रिमेन्टलको प्रोग्रेसिभिजम त्यसमा भएको क्रमिकता सुधारलाई मिक्स गरेर यो चाहिँ नीति बनाइनुपर्छ र यसमा पूर्ण रूपले पर्फेक्सन खोज्नु हुँदैन, तर सम्भव भएसम्म चाहिँ एनालिसिस र त्यसका आधारमा क्रमिक सुधार गर्दै जानुपर्छ भन्ने हो। इन्ट्युसन थ्योरी, इन्ट्युटिभ थ्योरी भन्ने हुन्छ अन्तर्ज्ञान सिद्धान्त, यसले चाहिँ के भन्छ भने यो विवेकशीलता, इन्क्रिमेन्टालिजम, मिक्स्ड स्क्यानिङ यस्ता थ्योरीले काम गर्दैन, निर्णय गर्ने व्यक्तिले हो, व्यक्तिको इन्ट्युसन नै निर्णायक भूमिकामा हुन्छ, उसको अन्तर्ज्ञान, अन्तर्बोध, उसको विवेक, यसले चाहिँ के गर्छ निर्णयलाई प्रभावित गर्छ भन्ने मान्यता यसले राख्छ भने सिचुएसन थ्योरी भन्ने छ परिस्थिति मूलक सिद्धान्त। अब यसमा चाहिँ विभिन्न कन्टेन्जेन्सी भेरिएबलले काम गर्छ निर्णयमा, यो यी सिद्धान्त, यी तरिका यिनीहरूले वास्तवमा सबै अवस्थामा काम गर्दैन, परिस्थितिलाई हेरेर उपयुक्त समयमा उपयुक्त तरिकाले निर्णय लिनुपर्छ। मेबी अफन गार्बेज क्यान मोडल भन्छ कि, समस्याहरूलाई एउटा क्यानमा राख, पहिला यो त्यति महत्त्वपूर्ण होइन, यो पनि होइन भन्दै हालियो क्यानमा, होइन, फोहोरमा, फोहोर डस्टबिनमा, अब क्राइसिसमा पुगेपछि चाहिँ यो सम्भव, सबैको एनालिसिस गरेर पनि सम्भव छैन, केही केही एक्सन त गर्नै पर्यो, त्यसैले पिक वान अप, जस्ट लुक एट द्याट एन्ड गो टु इम्प्लिमेन्ट द्याट, होइन, ती अल्टरनेटिभ जुन गार्बेजमा फालिएको थियो त्यो मध्येबाट एउटा छुटेर कार्यान्वयन गर्नुपर्छ भनेर त्यो सिचुएसनले कहिले काहीँ के गर्छ त्यस्तो पनि बनाउँछ, गार्बेज क्यान मोडल अफ डिसिजन मेकिङ भनेर भन्छ, पहिला यो पनि ठिक छैन, त्यो पनि ठिक छैन भनेको फालेको क्यानमा फालेको, होइन, तपाईँले कहिले केही खानेकुरा खानुभयो, होइन, अनि फालिसक्नुभयो तर पनि पछि फेरि खानुपर्ने स्थिति पनि आउन सक्छ नि, होइन, कहिले काहीँ है त्यो खोज्नुपर्ने कुनै सामान फेरि उपयोग गर्नुपर्ने हुनसक्छ भने त्यो चाहिँ पहिला युजलेस देखियो तर पछि फेरि त्यसको आवश्यकता पर्यो भने क्राइसिसमा म्यानेज गर्नलाई त्यस्तो गर्नुपर्ने, त्यसैले सिचुएसन डिटरमाइन्स हाउ टु डिसाइड्स भन्छ सिचुएसनल थ्योरीले चाहिँ, र लास्ट एउटा पार्टिसिपेटिङ थ्योरी चाहिँ निर्णय एउटा नेतृत्वको मात्रै जिम्मेवारी होइन, सबै कर्मचारीहरूलाई सहभागी गराएर गर्नुपर्छ जसले गर्दा निर्णयको स्वामित्व अपनत्व हुन्छ र निर्णय कार्यान्वयन गर्न सजिलो हुन्छ भन्ने मान्यता राख्छ। नेपालको प्रशासनमा चाहिँ उच्च प्रशासकहरू निर्णयकर्ताका रूपमा काम गर्छन् भने तल्लो तहका प्रशासकहरूले सूचना सङ्कलन, अभिलेख, त्यसको विकल्प, विकास, विश्लेषण, सुझाव गर्ने काम गर्छन्, हाम्रो त्यहाँ टिप्पणी प्रणालीबाट हुन्छ, नासु खरिदार यिनीहरूले फाइलिङ मेन्टेन गर्छन्, सूचना मेन्टेन गर्छन्, त्यसका आधारमा अधिकृतले टिप्पणी पेस गर्छ, अनि तर उनले चाहिँ ऐन कानुन नियम दफा डेटा त्यो राखेर पेस गर्छ, उपसचिवले तिनीहरू मध्ये आफ्नो आफूलाई के ठिक लाग्छ त्यो प्रस्तुत गर्छ, सहसचिवले एउटा अल्टरनेट चाहिँ सेलेक्सन गरेर यसमा निर्णय हुन उपयुक्त देख्छु भन्छ, त्यसमा सचिवले सिफारिस गर्छ, मन्त्रीले निर्णय गर्छ, भनेपछि यो उच्च प्रशासक निर्णयकर्ताका रूपमा छन् भने तल्लो तहका कर्मचारीहरू निर्णयका प्रारम्भिक प्रक्रियामा संलग्न हुन्छन्, अनि सहायक स्तरका कर्मचारीहरू चाहिँ सूचना सङ्ग्रह, अभिलेख, निर्णय प्रसार जस्ता कार्य निर्णय भइसकेपछि यसको कम्युनिकेट गर्ने, इम्प्लिमेन्ट गर्ने, होइन, तसर्थ सूचना, अभिलेख र प्रसार जस्ता संवेदनशील गहन विषयमा काम गर्ने तल्लो तहका सहायक स्तरका कर्मचारीहरूको निर्णय निर्माणमा रहने भूमिकालाई चाहिँ हामीले कम आकलन गर्ने गरेका छौँ, तर उनीहरूको ज्यादै महत्त्वपूर्ण भूमिका हुन्छ, सूचनै गलत भयो भनेदेखि त निर्णय राम्रो हुँदैन। अब यो निर्णय प्रक्रियामा सहायक तथा तल्लो तहका अधिकृतहरूको सहभागिता उल्लेख्य रूपमा रहेको पाइँदैन, पार्टिसिपेटेड, अनि निर्णय निर्माणको उद्देश्यलाई भन्दा पनि प्रक्रियालाई ज्यादा जोड दिने चलन छ हामीले निर्णय गर्दाखेरि, उच्च तह र तल्ला तहहरूका बिचमा डिसिजन मेकिङको सन्दर्भमा खुल्ला सञ्चार हुँदैन, ओपन कम्युनिकेसन हुँदैन, अनि त्यसैले गर्दाखेरि हामी कहाँ चाहिँ निर्णयहरू खास गरिकन यथार्थ परक तथ्य परक निर्णय हुँदैन, कार्यान्वयनमा समस्या छ, हुन त हामीले निर्णय प्रक्रियालाई सरल गर्न व्यवस्थित गर्नलाई विभिन्न व्यवस्थाहरू गरेका छौँ, होइन, जस्तो के भन्छ सुशासन ऐनले के अरे प्रशासनले मन्त्रालयले प्रशासनिक अधिकारले काम गर्दा पालना गर्नु पनि सिद्धान्तको कुरा गर्छ, होइन, त्यस्तै गरिकन के अरे राजनीतिक नेतृत्वको प्रशासनिक नेतृत्वको सचिवको मुख्य सचिवको विभागीय प्रमुखको अधिकार क्षेत्र डिफाइन गरिदिएको छ, है, अनि त्यस्तै गरी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका भन्ने छ, त्यसले कति समयमा कुन निर्णय कति तहबाट गर्ने यो पनि छ। सुशासन ऐनले नै स्पष्ट कानुनमा व्यवस्था भएको विषयमा राय लिन नपाइने भन्ने व्यवस्थाहरू गरेको छ। यी यावत व्यवस्थाहरू हुँदाहुँदै सम्बन्धित विषयगत ऐनहरूले पनि निर्णयका विधि प्रविधि र प्रक्रियाहरू तोकेका छन्। त्यो हुँदाहुँदै पनि हाम्रो निर्णयहरू त्यति प्रभावकारी चाहिँ छैनन्। हामी कहाँ हेऱ्यो भने नेपालमा खास गरी निर्णय कसरी हुन्छ भन्दा टिप्पणी एउटा निर्णयको स्वरूप, टिप्पणी पेस गर्ने अनि त्यसमा राय लिँदै लिँदै गएर निर्णय गर्ने अधिकारले अन्तिममा निर्णय गर्ने यो छ। अर्को तोक आदेश, चिठीमै तोक आदेश बनाएर यसो गर्ने भनेर त्यही निर्णय हो। तोक सचिवले श्री फलानी यो अनुसार पत्राचार गर्ने भनेपछि द्याट इज डिसिजन, निर्णय अनुसार भने हुन्छ। तोक आदेश अनुसार आदेश अनुसार भन्छौँ, त्यो एउटा छ। अर्को चाहिँ मौखिक आदेश, ल यसलाई यस्तो गर्नुहोस् त भनेपछि अनि निर्णयमा लाने मौखिक आदेश। प्रस्ताव क्याबिनेटमा बोर्डमा समितिमा प्रस्ताव लगिन्छ र प्रस्तावमा निर्णय हुन्छ, होइन प्रस्ताव। अनि अर्को चाहिँ गोष्ठी तथा सेमिनारको निष्कर्ष, होइन कुनै कन्फरेन्स गर्न सकिन्छ अथवा यो सेमिनार गर्न सकिन्छ र त्यसको निष्कर्षलाई निर्णयका रूपमा लिन सकिन्छ। बैठकको माइन्युट, होइन बैठकको माइन्युट, बैठक बस्छ अनि माइन्युट गरिन्छ, त्यो माइन्युटलाई निर्णय मानिन्छ। हो यस्ता विधिबाट हामी कहाँ चाहिँ के हुन्छ निर्णय हुन्छन्, होइन। र यो हामी कहाँ सुशासन व्यवस्थापन तथा सञ्चालन ऐनले निर्णयका सम्बन्धमा के भनेको छ भने तोकिएको समयमा निर्णय गर्नुपर्ने, समयमा निर्णय गर्न नसकिएसोको कारण फुलाउनु पर्ने, निर्णय गर्दा पारदर्शिता अप्नाउनु पर्ने, अनि मातहतका कर्मचारीको राय परामर्श लिनुपर्ने भनेको सहभागितामूलक बनाउनु पर्ने, प्रत्येक तहका पदाधिकारीले प्रष्ट राय दिनु पर्ने, तपाईँका राय मागियो भने अनि तपाईँले यो यस्तो यस्तो लेखेर आवश्यकताका लागि आवश्यकता अनुसार निर्णय हुन भनेर यस्तो लेख्न पाइदिनु, तपाईँको के हो प्रष्ट भन्नु पर्यो, त्यो ठिक छ वा फेरि ठिक छ, के गर्नु आवश्यक छ त्यो प्रष्ट राय दिनुपर्ने, आवश्यक भने भएमा कानुनी राय लिन सक्ने, त्यो कुनै अधिकारीले कानुनको राय दिन सक्छ, आफ्नो प्रत्यक्ष हित सरकार वा स्वार्थ रहेको विषयमा निर्णय गर्न नपाइने, तपाईँकै स्वार्थ रहेको विषय छ प्रत्यक्ष हितको विषय छ भने त्यसमा चाहिँ तपाईँले निर्णय गर्न नपाइने जस्ता व्यवस्थाहरू गरेको छ। तथापि निर्णय हामी कहाँ प्रभावकारी छैन, निर्णय प्रक्रियामा हाम्रो थुप्रै समस्या छ। पहिलो समस्या चाहिँ के हो त भन्दा इन्डिसिसिभनेस, त्यसपछि डिले इन डिसिजन अनि क्राइसिस डिसिजन मेकिङ, है यो भनेको चाहिँ के हो त भन्दा सबभन्दा पहिला त निर्णय नै गर्दैन हाम्रो अधिकारीहरू, निर्णय नगरेरै टार्छन्, निर्णय गरे गल्ती हुन्छ होइन, अनि गल्ती भएपछि दण्डित हुनुपर्छ, निर्णय नै गरेन भने त्यो मान्छे राम्रो हुन्छ विवादमा आउँदैन, दण्डित हुनुपर्छ, त्यसैले निर्णय नै नलिने अनि सकिन्छ भने अब पन्छाउने अर्कोलाई, यो फलनाको हो उसको हो उसको हो भनेर पन्छाइदिरा र गर्नै परे पनि लास्ट, होइन एकदम क्राइसिस भएपछि हामीले संविधान मध्यरात्रि जारी गर्छौँ, होइन कुनै पनि कुराको निर्णय अन्तिम आवरमा हुन्छ, होइन एभ्रिथिङ लास्ट आवरमा हामीले गर्छौँ, त्यसलाई क्राइसिस डिसिजन मेकिङ। अर्को अस्पष्ट क्षेत्राधिकारका कारण कुन निर्णय कसले गर्ने भन्नेमा पनि द्वन्द छ, इट्स नट क्लियर हु डिसाइड्स अन व्हाट बिकज अफ अनक्लियर यो जुरिस्डिक्सन अफ एजेन्सिज, है। अर्को चाहिँ मनसायमा आधारित भएर निर्णय लिने गरेको पाइन्छ, है त्यो निर्णय लिने मान्छेले चाहिँ आफ्नो मनसाय आफ्नो विवेक आफ्नो रुचि आफ्नो चाहना के ठिक होला भनेर त्यसबाट प्रभावित भएको देखिन्छ, मनसायमा आधारित निर्णय। अर्को सूचना तथ्याङ्कको कमी, वी ल्याक सिभियरली द डेटा एन्ड इन्फर्मेसन, त्यो न डेटा इन्फर्मेसनको कमी हुँदाखेरि पनि निर्णय प्रभावकारी छैन, हाम्रो निर्णय टिप्पणीमा आधारित छ, फाइल घुमेको घुमै घुमेको घुमै गर्ने टिप्पणीमा आधारित निर्णय प्रणाली छ जसले ढिला सुस्तीलाई प्रश्रय दिएको छ, अनिर्णयलाई प्रश्रय दिएको छ। निर्णय प्रक्रियामा सहभागिता र पारदर्शिताको कमी, द प्रोसेस अफ डिसिजन मेकिङ इज नट पार्टिसिपेटरी एन्ड इट ल्याक्स ट्रान्सपेरेन्सी, है। अर्को चाहिँ यथेष्ट विकल्पको खोजी र विश्लेषण गर्ने प्रचलनको कमी छ, हामी वी डोन्ट एक्सप्लोर एडिक्वेट अल्टरनेटिभ एन्ड एनालाइज दोज अल्टरनेटिभ टु सेल टु सेलेक्ट वान बेस्ट अल्टरनेटिभ, त्यो पनि समस्या छ। अर्को लहर अथवा नेपथ्य शक्तिको प्रभाव रहने गरेको छ, हामीले लहरका आधारमा निर्णय गर्छौँ, अफवाह भनेको यो लिक इन्फर्मेसन वा यो चाहिँ झुट प्रचार प्रसार होइन त्यस्ताका आधारमा वा चाहिँ हामी के पनि गर्छौँ त कहिलेकाहीँ भन्दा नेपथ्य शक्तिको आधारमा पर्दा पछाडिको शक्तिलाई सुनेर उसबाट प्रभावित भएर पनि हामीले निर्णय गरेका हुन्छौँ। निर्णयकर्तामा उचित ज्ञान सिप योग्यताको पनि अभाव छ, डिसिजन मेकिङ क्यापेसिटी स्किल नलेजको अभाव छ, जोखिम उठाउन र परिवर्तन स्वीकार्न हिचकिचाउने, कसैले पनि जोखिम उठाउन चाहँदैन र चेन्जलाई एडप्ट गर्दैन, आवश्यक स्रोत साधनको कमीले निर्णय त हुन्छ कार्यान्वयनमा ड्यु टु एडिक्वेट रिसोर्सेस, स्रोत साधन नहुँदा निर्णयहरू कार्यान्वयन हुनमा सकेका छैनन्। अनि अर्को विषय अब लट अफ प्रोसिजरल एन्ड लिगल हर्डल्स के प्रक्रियागत र कानुनी जटिलताहरू छन् जसले गर्दा पनि निर्णय गर्न निर्णय कार्यान्वयन गर्न कठिन छ, समस्या छ। र बिरालै मात्र एक्सपर्ट कन्सल्टेसन गरिन्छ, विज्ञहरूको राय चाहिँ निर्णयमा एकदमै महत्त्वपूर्ण हुन्छ, तर हामी कहाँ त्यो कल्चर छैन, विज्ञहरूको राय दिने चलन छैन। र अधिकार प्रत्याजन गर्न नचाहँदा निर्णय चाहिँ केन्द्रीकृत बनेको छ है, ल्याक अफ डेलिगेसनले गर्दाखेरि। अनि निर्णय कार्यान्वयनको अनुगमन मूल्याङ्कनमा पनि हामी ध्यान दिँदैनौँ, जब अनुगमन मूल्याङ्कनमा ध्यान दिँदैनौँ तब कार्यान्वयन प्रभावकारी हुँदैन, त्यो स्वाभाविकै हो है। यस्ता खालका समस्याहरू छन्, समाधानका उपाय पनि भए। यति भएपछि अब तपाईँहरूको यो हाम्रो पब्लिक एडमिनिस्ट्रेसन अन्तर्गत चाहिँ नेपालमा को प्रशासनिक विकास क्रम, प्रशासन सुधार, यसका चुनौती भन्ने कुराहरू छ कि। अब यो एडमिनिस्ट्रेटिभ डेभलपमेन्टको कुरा, नेपालमा प्रशासनको विकास क्रम भनेर भनेदेखि चाहिँ खास गरी यो विश्वव्यापी रूपमा हेर्दा त अब प्रशासन कहिलेबाट आयो भन्दा सङ्गठन, शासन, समाज, यो सबै एडमिनिस्ट्रेसन जन्मिने कुरा स्वाभाविकै भयो होइन। अब नेपालमा संस्थागत हिसाबले प्रशासनको विकास कहिलेबाट भयो भन्यो भनेदेखि चाहिँ हाम्रो प्राचीन कालदेखि नै प्रशासन अस्तित्वमा थियो, र त्यो प्राचीनकालीन प्रशासन भनेको चाहिँ नैतिकता र धर्ममा आधारित थियो खास गरिकन है। यो एन्सियन्ट टाइमको के अरे प्रशासन खास गरी नैतिकता र धर्म, मान्छे गाइडेड बाई मोरल प्रिन्सिपल एन्ड यो धर्म ग्रन्थ, स्तुति ग्रन्थ, स्टोरी, रिलिजन स्टोरी कथहरूबाट निर्देशित हुन्थ्यो। राज्यमा नैतिकता कायम गर्नु, समाजमा शान्ति व्यवस्था कायम गर्नु र राज्यको सिमानाको संरक्षण गर्नु, त्यसका लागि आवश्यक राजस्व सङ्कलन गर्नु, त्यो बेलाको शासकीय र प्रशासनिक पद्धतिको मुख्य ध्येय थियो। र ती सबै काम कारवाहीहरू चाहिँ नैतिक मूल्य मान्यता र धार्मिक बुझाइ मूल्य मान्यताबाट निर्देशित हुन्थे। अब व्यवस्थित यो रूपमा प्रशासनिक व्यवस्था, शासकीय व्यवस्थाको सुरुवात चाहिँ खास गरिकन नेपालमा किराँत कालबाट भएको भन्ने चलन छ, र त्यो बेलादेखि नै प्रशासनिक व्यवस्थाले पनि व्यवस्थित रूप हासिल गर्यो है। जब शासकीय व्यवस्था व्यवस्थित भयो किराँत कालबाट नेपालमा, त्यो बेलादेखि प्रशासनले पनि अलिकति व्यवस्थित रूप प्राप्त गर्यो। तर किराँत कालमा प्रशासनिक र न्यायिक निकायका रूपमा चाहिँ केही अड्डाहरू हुन्थे त्यो बेलामा, तपाईँहरूले जिके पढ्नेले पढेर पढ्नु भएको छ, पुथेर अड्डा, मापचोक लगायतका संस्थाहरू स्थापना भएका थिए किराँत कालमै होइन, तिनीहरूले एडमिनिस्ट्रेसन र न्यायिक काम चाहिँ गर्थे, त्यसलाई एकै ठाउँमा राखेर हेर्नुपर्छ। अनि त्यस्ता निकायमा काम गर्नका लागि केही पदहरू सिर्जना भएका थिए, जस्तो तपाईँले तिनीहरूमा चाहिँ विद्वान, पुरोहित, बाहिर भारतको सहयोग लिइन्थ्यो, र यस्तै स्पेसिफिक पद भन्ने नभए पनि यी वर्गका मान्छेहरूलाई प्रशासनिक कामको जिम्मा दिएको थियो भने, न्यायिक क्षेत्रमा हेर्ने हो भने चाहिँ अन्तिम न्यायदाताका रूपमा चाहिँ राजा नै हुन्थे है, किङ वाज द अल्टिमेट जस्टिस प्रोभाइडर, चिफ जस्टिस किङ आफै हुन्थ्यो होइन, राजा आफै हुन्थ्यो। अनि लिच्छवी कालमा सेना, प्रशासन, न्याय व्यवस्थामा यो त्यो सबैको स्रोतको रूपमा राजालाई नै लियो, राजा अल पावरफुल थियो किराँत कालदेखि नै होइन, त्यो सबैको स्रोतको रूपमा राजालाई नै लिइन्थ्यो भने, शासन व्यवस्थामा सहयोग गर्नका लागि, राजालाई सहयोग पुर्याउनका लागि चाहिँ मन्त्री परिषदको गठन गर्ने चलन लिच्छवी कालबाट सुरु भयो। अनि मल्लकालमा आउँदाखेरि प्रशासन, सेना, न्याय आदि सबै क्षेत्रमा त्यो बेलामा पनि राजा सर्वेसर्वा हुन्थे, र उनलाई सहयोग गर्नका लागि चाहिँ जिल्ला तथा गाउँमा, जिल्लालाई त्यो बेलामा विषय भनिन्थ्यो होइन, गाउँमा द्वारे भन्ने पद, प्रशासकका रूपमा द्वारे पद होइन को व्यवस्था गरिएको थियो, प्रशासकका रूपमा नियुक्ति गरिन्थ्यो जिल्ला तह र गाउँ तहमा। अब जिल्ला भन्नाले अहिलेको 77 जिल्ला यस्तो होइन, डिस्ट्रिक्ट भनिन्थ्यो, कुनै जोनलाई छुट्याइएको अवस्था थियो होइन। अनि यो पञ्च कचहरी पञ्च समुच्चयबाट गाउँको मुद्दा मामिलाको सुनवाई गर्ने व्यवस्था थियो। पञ्च कचहरी पञ्च समुच्चय जस्ता संयन्त्रहरू थिए अनि त्यसले गाउँ स्तरका मुद्दाहरूलाई सुनवाई गर्थ्यो, निर्णय गर्थ्यो, होइन व्यवस्था थियो भने राजसभाबाट टोल के अरे राजसभामा टोल रक्षकलाई स्थान दिइने व्यवस्था थियो। राजसभा भनेको अहिलेको संसद जस्तो सभा हुन्थ्यो जसमा टोल रक्षकलाई स्थान दिन्थ्यो, त्यो टोलको नायकीय जुन बनाइन्थ्यो त्यसलाई चाहिँ मेम्बरका रूपमा राजसभामा सहभागी गरिन्थ्यो। अब खास गरिकन चाहिँ यो नेपालको एकीकरण भएपछि पृथ्वीनारायण शाहको पालाबाट अब गुरु पुरोहित मन्त्री चौतारिया काजी वकिल कपरदार खजान्ची सरदार क्याप्टेन मिर मुन्सी सुब्बा द्वारे होइन चौकदार जस्ता पद यसरी प्रशासनिक पदहरू बनेको हामीले पाउँछौ र सार्वजनिक न्यायिक र सेना सम्बन्धी काम चाहिँ ती पदहरूबाट गराइन्थ्यो। पृथ्वीनारायण शाहपछि पदहरू विभिन्न पदहरू सहितको प्रशासनिक व्यवस्थाको अभ्यास यसरी भएको देखिन्छ भनेदेखि अब पछि आएर त्यसपछि आउँदा प्रशासनको स्रोत जे भए पनि अधिकार उसलाई दिने जिम्मेवारी आदि सबै राजाबाट विस्तृत हुने चलन थियो थियो अनि स्थानीय स्तरको प्रशासन सञ्चालनमा स्थानीय पञ्चायतहरूको सहयोग लिने पद्धतिको सुरुवात गरियो। एकीकरण पछिकै कुरा पृथ्वीनारायण शाहको पाला पछिको कुरा त्यस समयमा विशेष गरी गोर्खा राज्यका छ थर भन्ने तपाईँले पढ्नु भएको छ अरियाल खनाल पाण्डे बोरा पन्त मगर यिनीहरूले प्रशासनिक निकायको माथिल्लो पदमा अवसर पाउँथे। त्यो छ थरहरूलाई माथिल्लो पद दिइन्थ्यो भने अन्य मानिसहरूलाई चाहिँ तल्लो तहका पद मात्रै पाउने प्रचलन थियो। त्यसरी त्यो बेलाको प्रशासनलाई थर घर प्रशासन भन्ने चलन है थर घर प्रशासन भन्ने चलन थियो अनि यो थर घरका सदस्यलाई महत्त्वपूर्ण जिम्मेवारी दिइन्थ्यो भने कर्मचारीलाई वार्षिक रूपमा नियुक्ति गर्ने चलन पनि त्यहाँ त्यो बेलामा थियो। मन नपरेका कर्मचारीलाई हटाउन पाउने अधिकार थियो शासकमा र जसलाई पजनी प्रथा भनेर भनिन्थ्यो, अहिले पनि पाडे पजनी भनेर भनिन्छ होइन पजनी प्रथा, मन नपरेकोलाई हटाउन पाउने चलन थियो जसलाई पजनी प्रथा भनिन्थ्यो। यो शाहवंशीय शासनकालमा यस्तो पद्धतिको प्रयोग भयो। जब राणा शासन आयो राणा शासनकालमा चाहिँ प्रशासनलाई पूर्ण रूपमा केन्द्रीकरण गरियो है। उनीहरूले के गरे त भन्दाखेरि देशलाई पूर्व पश्चिम उत्तर दक्षिण गरेर चारवटा खण्डमा बाँडे। त्यो चारवटै खण्डमा चाहिँ यो कमान्ड सैनिक कमान्डरका रूपमा त्यहाँ जनरल कमान्डर कमान्डिङ गर्ने गरी पठाइयो। त्यही सैनिक कमान्डरलाई नै निजामतीको काम यो सिभिलियनको काम पनि गर्ने गरी जिम्मा दियो होइन, जङ्गी र सिभिलियन दुइटै अधिकार दियो। र राणा शासनकालमा प्रशासनमा पारिवारिक सदस्यहरूको वर्चस्व कायम भयो। अलिगार्की थियो त्यो कुलीन तन्त्र, त्यसैले त्यसले चाहिँ भाइ भर्दा परिवारका सदस्य नाता गोता यो कुरालाई प्राथमिकता दिन्थ्यो होइन, त्यसैले प्रशासनमा पारिवारिक सदस्यको वर्चस्व कायम भयो राणा शासनमा चाहिँ। र यो सर्वसाधारणले बडाकाजी भन्दा माथिको पद पाउँदैनन्। बडाकाजी भनेको हाकिम स्तरको थियो, बडाकाजी एउटा क्षेत्रको प्रमुख होइन, त्योभन्दा माथिको पद चाहिँ सर्वसाधारणले पाउँदैन थिए, त्यो भाइ भारदारले मात्रै पाउँथ्यो। र नेपालमा प्रशासनमा चाकडी र चापलुसी प्रथा चाहिँ राणा शासनकालबाटै विकास भयो, त्यसैले राणा शासनकालीन चाकडी चापलुसी भनेर भनिन्छ। त्यो बेलामा अत्याधिक चाकडी चापलुसीले के पायो, प्रश्रय पायो, राणालाई खुसी बनाउने र त्यसबाट लाभ लिने होइन। अब त्यो बेलामा चाहिँ इन्ट्रेस्टिङ के थियो भनेदेखि चार पास गर्नु पर्थ्यो प्रशासनमा जागिर चार कक्षा पास गर्नु पर्थ्यो, चार पासै भनिन्थ्यो त्यसलाई होइन तिनीहरूलाई। अनि त्यसपछि समय समयमा विशेष दौडा टोलीको व्यवस्था गरेको थियो, अन्त स्पट कर्मचारीको कामको निरीक्षण गरेर कुनै गल्ती भए जागिर निकाल्ने गरिकन त्यस्तो दौडा टोलीको पनि व्यवस्था गरेको थियो। यो राणाकालको कुरा हो भनेदेखि यो वैधानिक नेपाल सरकार वैधानिक कानुन 2004 कर्मचारी छनौट गर्नका लागि दरखास्त परिषद रहने व्यवस्था गरेको थियो होइन, दरखास्त परिषद रहने व्यवस्था गरेको थियो, तर त्यो संविधानै कार्यान्वयनमा आएन, यो दरखास्त परिषद पनि कार्यान्वयनमा आएन। नेपालको शासन प्रशासनको क्षेत्रमा खास सुधारको क्रम चाहिँ 2007 राजनीतिक क्रान्तिपछि सुरु भयो र नेपालमा प्रजातन्त्रको स्थापना भएपछि 2008 निजामती कर्मचारीको नियुक्ति छुट्टै स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले पब्लिक सर्भिस कमिसनको स्थापना भयो र 9 प्रशासन सुधारको अभियान सुरु भयो। हो इन्डियाबाट लिएर आएको पब्लिक सर्भिस 15 सालमा बल्ल लोक सेवा आयोग बनाए होइन पब्लिक सर्भिस कमिसनर बनाएर आएको है. अब 9 सालबाट यसरी के गर्यो भन्दाखेरि प्रशासन सुधारको व्यवस्थित प्रयास सुरु गरियो. अनि खास गरिकन हिजो मलाई कसले सोध्दै हुनुहुन्थ्यो अब यहाँबाट हेऱ्यो भने 9 सालको जुन आयोग थियो बुज कमिसन त्यो बेलामा हामीसँग कुनै संरचना पद्धति प्रणाली ऐन कानुन नियम केही पनि नभएकोले यो बुज कमिसन भनेको चाहिँ यो खास गरिकन यो सङ्गठन संरचना है सङ्गठन संरचना र त्यसको पद्धति विकासमा केन्द्रित थियो त्यो बुज कमिसन. त्यसैले यो रिअर्गनाइजिङ है रिअर्गनाइजिङ विगतको परम्परागत अर्गनाइजेसनलाई पुनर्सङ्गठनीकरण गर्ने उद्देश्यले त्यो आयोगले काम गर्यो. इट वाज फोकस्ड अन रिअर्गनाइजिङ दि ट्रेडिसनल यो एडमिनिस्ट्रेटिभ स्ट्रक्चर एन्ड सिस्टम त्यसमा बढी जोड दियो. र बुज कमिसन तर विदेशी नागरिकको नेतृत्वमा विदेशकै एक्सपर्टहरू रहेर सिफारिस गरेको हुँदा त्यसमा इन्डियाको धेरै सिस्टमको कपी थियो त्यसको प्रभाव थियो. अनि नेपाल सरकारले त्यो बेलाको सरकारले यसलाई त्यति धेरै वन गरेन यो आयातित जस्तो हो. त्यसैले बुज कमिसनका सिफारिसहरू खासै कार्यान्वयन नै भएनन् होइन. अनि त्यसपछि गएर यो 2013 सालमा चाहिँ टङ्क प्रसाद आचार्यको अध्यक्षतामा प्रशासन सुधार आयोग बन्यो र नेपालको प्रशासनिक पुनर्गठन योजना आयोग भनिन्छ त्यसलाई भन्न चाहिँ प्रशासनिक पुनर्गठन योजना आयोग र नेपालको प्रशासन सुधारको सन्दर्भमा यो आयोग सबैभन्दा सफल आयोग है प्रमुख कार्यकारी प्रमुख भनौँ न प्रधानमन्त्री स्वयं अध्यक्ष भएको र उनले प्रत्येक दिन जस्तो बैठक बस्ने र त्यो भएको बैठकको आयोगको बैठकको निर्णय सोही दिनमा भोलिपल्ट क्याबिनेटबाट पास गराएर कार्यान्वयनमा लगिहाल्ने यस्तो ऱ्यापिड र इफेक्टिभ सिस्टमको प्रयोग गरेको थियो. त्यसैले यो प्रशासनिक पुनर्गठन योजना आयोग 2013 अधिकांश सुझावहरू कार्यान्वयन भएका छन् र यो आयोगको नामै पुनर्गठन योजना आयोग भनेपछि मैले अघि भने 9 सालले यो पुनर्सङ्गठन गर्ने प्रयत्न त गर्यो तर त्यसको ओनरसिपै भएन. त्यसैले पहिलोचोटि नेपालकै नेतृत्व नेपालकै प्रधानमन्त्रीको नेतृत्वमा यसरी आफैले गरेको हुँदा विगतका प्रशासनिक संरचनाको पुनर्गठन गर्नमा यो के थियो केन्द्रित थियो. त्यसैले यसलाई चाहिँ स्ट्रक्चरल रिस्ट्रक्चरिङमा यसले बढी जोड दियो यो 13 सालले. र अर्को चाहिँ 2025 सालमा प्रशासन सुधार आयोग 2025 बन्यो. यसले चाहिँ अर्गनाइजेसनल सेटअप 13 दिएको थियो त्यो अनुसार इस्टाब्लिस पनि भयो ऐन पनि आयो निजामती सेवा ऐन त्यो अनुसार रिक्रुटमेन्ट पनि 15 सालबाट लोकसेवा आयोगले गर्न थाल्यो. यो सबै भइसकेपछि चाहिँ यो 25 सालको आयोगलाई फुलटन आयोग भन्ने पनि चलन छ. यसले चाहिँ खास गरी निजामती सेवाका सेवा समूहको वर्गीकरण होइन अनि त्यसपछि गएर त्यसलाई चाहिने कर्मचारीको सेवा शर्त सुविधा कर्मचारीको कार्यविधि शैली ऐन कानुन नियममा आवश्यक परिमार्जन यसले मेन चाहिँ यो सिस्टमिक डाइमेन्सन र यो चाहिँ सिभिल सर्भिस डाइमेन्सन अफ एडमिनिस्ट्रेसन प्रशासनको निजामती कर्मचारी तन्त्रीय अथवा निजामती सेवाको आयाम अनि त्यसपछि प्रणालीगत नीतिगत नियमगत प्रक्रियागत आयाममा बढी जोड दियो संरचनागतमा भन्दाखेरि है यसले चाहिँ कस्तो जब एनालिसिसको कुरा अनि पद वर्गीकरणको कुरा सेवा समूहको कुरा अनि कार्यविधिको कुरा होइन कर्मचारीका सेवा शर्त सुविधाका कुरा यिनीहरूमा जोड दियो यो आयोगले खास गरी. र 2032 प्रशासन सुधार आयोग जुन 2032 भन्यो त्यसले चाहिँ संसारभरि चलेको विकास प्रशासनको लहरलाई समातेर प्रशासन सुधार पनि विकास प्रशासनको सुधारमा केन्द्रित. त्यसैले यसले योजना प्रणाली बजेट प्रक्रिया आयोजना पद्धति होइन अनि त्यसपछि गएर कर्मचारीहरूको चाहिँ के अरे विकासलाई व्यवस्थापन गर्न सक्ने क्षमता अभिवृद्धि यी कुरामा बढी जोड दियो. त्यसैले 32 सालको प्रशासन सुधार आयोग वाज मेनली फोकस्ड अन डेभलपमेन्टल डाइमेन्सन अफ एडमिनिस्ट्रेसन प्रशासनको विकासात्मक आयोगमा त्यसमा सुधार गर्नमा जोड दिएको थियो. योजना आयोजना प्रणाली पद्धति बजेट प्रणाली त्यसपछि गएर आयोजना के अरे योजना आयोग यस्ता कुराहरूमा बढी, तर अब प्रशासनिक पनि आउने नै भयो आउन त, तर त्यसको फोकस चाहिँ त्यसमा थियो। अब 2048 साल भनेको संसारमा आर्थिक उदारीकरण निजीकरणको लहरबाट प्रभावित भएर नेपालमा पनि भर्खरै प्रजातन्त्र आएको उदारीकरणको नीति अवलम्बन गर्नमा केन्द्रित थियो। त्यसरी 48 सालको आयोगले चाहिँ प्रशासन र व्यवस्थामा के ल्यायो त भन्दा उदारीकरणको नीतिलाई इन्ड्युस गर्ने काम गर्यो, र यसले नयाँ सार्वजनिक व्यवस्थापनका अवधारणालाई नेपालको सार्वजनिक प्रशासनमा प्रयोग गर्नमा जोड दियो। डाउन साइजिङ, कन्ट्राक्टिङ आउट, सर्भिस कन्ट्राक्ट, पब्लिक प्राइभेट पार्टनरसिप, होइन, रिडिफाइनिङ दि रोल अफ गभर्मेन्ट, सरकारको भूमिकालाई पुनर्परिभाषा, यी कुराहरूमा जोड दिएको थियो। यसले यो केमा आधारित थियो त रि इन्भेन्टिङ गभर्मेन्ट, एनपिएम, होइन, यी मान्यताहरूमा सरकारको पुनराविष्कारको लहर चलेको थियो त्यो बेलामा, किताब लेखिएको, बहसमा आएको, अनि नयाँ साधन व्यवस्थापनका मान्यताहरू, संसारभरि आर्थिक उदारीकरण निजीकरणको लहर चलिरहेको, तिनै सिद्धान्तहरूलाई 48 सालको प्रतिवेदनले के गर्यो, आत्मसात गरेर त्यो कुरालाई सिफारिस गर्यो। र खास गरिकन 2061 सालमा शासकीय सुधारको कार्यक्रम आयो, त्यसले शासकीय सुधारको मार्गचित्र जारी गर्यो, रोड म्याप फर गभर्नेन्स रिफर्म। यो चाहिँ खास गरी सुशासनको अवधारणालाई नेपालमा प्रयोग कसरी गर्ने भन्ने कार्ययोजना सहितको कार्यान्वयनको प्रयत्न थियो 61 सालको शासकीय सुधारको मार्गचित्र भन्ने। यसले परिवर्तन व्यवस्थापन, लैङ्गिक मैत्री प्रशासन, वातावरण मैत्री प्रशासन, होइन, अनि त्यसपछि समावेशिता प्रशासनमा पहिलोचोटि आवाज उठाएको समावेशीकरण, यही शासकीय सुधारको मार्गचित्रले हो। यसरी यो पारदर्शिता, उत्तरदायित्व, जवाबदेता, सहभागिता सुदृढ गरेर प्रशासनलाई कसरी ओपन, पूर्वानुमान योग्य र सुशासन मैत्री बनाउने भन्ने कुरामा यो शासकीय सुधारको मार्गचित्र 2061 केन्द्रित थियो। र 62-63 आन्दोलनपछि चाहिँ फेरि के भयो, प्रशासनमा नयाँ राज्य संरचना रूप सुधार गर्नका निमित्त प्रशासन पुनर्संरचना आयोग भन्ने 2065 एडमिनिस्ट्रेटिभ रिस्ट्रक्चरिङ कमिसन। यो चाहिँ 62-63 आन्दोलनले 64-63 सालमा संविधान जारी भएपछि संविधान सभाबाट नयाँ संविधान ल्याउने र त्यो संविधानमा राज्य पुनर्संरचना गर्ने, एकात्मकबाट सङ्घीयतामा जाने भनेपछि अब राज्यको पुनर्संरचनासँगै प्रशासनको पनि पुनर्संरचना गर्नु पर्यो। कसरी गर्न सकिन्छ भनेर सुझाव दिनका लागि यो आयोग बनेको थियो। तर यसले चाहिँ यो सानातिना झिना मसिना सेवा प्रवाहमा, सार्वजनिक संस्थानमा, सुरक्षा निकायमा, निजामती सेवामा के सुधार गर्नुपर्छ भनेर 6 प्रतिवेदन दिएको छ विभिन्न, अनि एउटा चाहिँ प्रशासनिक पुनर्संरचनाको प्रतिवेदन पनि दियो, तर त्यो उसको वर्ण गरेन राज्यले र त्यो प्रभावकारी कार्यान्वयन भएन। अब अहिले पछिल्लो समयमा प्रशासन सुधार सुझाव समिति भन्ने छ, अनि त्यो सुधार सुझाव समितिको उच्च स्तरीय प्रशासन सुधार सुझाव कार्यान्वयन समिति पनि छ भने, होइन, हो, त्यो समितिले चाहिँ 70 सालमा प्रतिवेदन थियो, खास गरी राज्य पुनर्संरचनाको सन्दर्भमा, निजामती सेवाको पुनर्संरचनाको सन्दर्भमा, होइन, केन्द्रित भएर प्रतिवेदन दिएको छ र त्यसको कार्यान्वयनको अवस्थाको नियमित अनुगमन गरेर प्रतिवेदन दिने प्रक्रिया पनि चलिरहेको छ। अहिले पनि काशीराज दाहालको अध्यक्षतामा त्यो समिति र अनुगमन समिति, प्रशासन सुधार सुझाव अनुगमन समिति, प्रशासन सुधार अनुगमन समिति भन्ने अहिले पनि छ। यसरी यो निरन्तर हामीले प्रशासन सुधारको प्रयत्न गरिरहेछौँ। अब यसको हिस्टोरिकल ब्याकग्राउन्डलाई छोटोमा, 9 साल र के अरे 13 साल चाहिँ सङ्गठन संरचना निर्माण र विगतकोमा पुनर्संरचना गर्नमा, स्ट्रक्चरल रिअर्गनाइजेसन रिसेट अपमा केन्द्रित भयो भनेदेखि अब 13 सालको धेरै जसो कार्यान्वयन भयो, किनभने नेतृत्व कार्यकारी प्रमुख आफै र ऱ्यापिड इम्प्लिमेन्टेसनमा गयो। 9 सालको कार्यान्वयनै भएन, किनभने सबै आयातित विदेशी भएकोले ओनरसिपै भएन। अनि 22 साल भन्यो भनेदेखि चाहिँ यो केमा केन्द्रित भयो त भन्दाखेरि खास गरिकन यो के अरे 25 साल चाहिँ कर्मचारीको सेवा शर्त सुविधा, पद वर्गीकरण, वृत्ति प्रणाली, नियम प्रक्रिया, कार्यविधि योमा केन्द्रित भयो। भनेको मतलब यो चाहिँ पोलिसी डाइमेन्सन, प्रोसिजरल डाइमेन्सन र चाहिँ यो ह्युमन रिसोर्स म्यानेजमेन्ट डाइमेन्सनमा केन्द्रित भयो भने 32 सालको चाहिँ केमा केन्द्रित भयो, डेभलपमेन्ट एडमिनिस्ट्रेसन, रिफर्मिङ डेभलपमेन्ट सिस्टम, प्लानिङ कमिसन, बजेटिङ, प्रोग्रामिङ, प्रोजेक्ट म्यानेजमेन्ट, यी कुराहरूमा बढी जोड दियो। अनि 48 सालले चाहिँ लिबरलाइजेसन, रिइन्भेन्टिङ गभर्मेन्ट र रिडिफाइनिङ गभर्मेन्ट रोल, त्यसपछि गएर एनपिएम एन्ड टेक्निक्सहरूमा जोड दियो भनेदेखि 61 सालकोले चाहिँ गुड गभर्नेन्स इम्प्लिमेन्टेसनमा जोड दियो, 65 सालकोले स्टेट रिस्ट्रक्चरिङमा थियो, 70 सालकोले रिस्ट्रक्चर्ड स्टेटमा कस्तो खालको ऐन कानुन नियम कार्यविधि अन्तर सम्बन्ध कर्मचारीको व्यवहार मूल्य पद्धतिमा सुधार गर्नुपर्छ भनेर सुझाव दिएको छ। यसरी हामीले निरन्तर रूपमा के गरिरहेका छौँ, प्रशासन सुधारको प्रयास गर्दै आएका छौँ। तर यो सबै हेर्दा हेर्दै पनि कुरा त उही छ, प्रशासनले काम गर्न सकेका छैन, होइन, नतिजा दिन सकेका छैन, जनताको व्यापक चाहिँ गुनासो छ सरकारप्रति किन त्यस्तो भएको होला त भन्दाखेरि देयर आर न्युमरस प्रब्लम। यो प्रशासन सुधारका प्रयासहरू सफल हुन नसक्नेका थुप्रै कारणहरू छन् जसलाई हामी चुनौती पनि भन्न सक्छौँ, होइन। सो वाट आर द च्यालेन्जेस एन्ड प्रब्लम, पहिला प्रब्लम हेऱ्यो भने च्यालेन्जेस अब आउने हुन्छ, प्रब्लम पास्टको पनि हुन्छ। त्यसरी पहिला प्रब्लम एकछिन हेऱ्यो भने हामीले अफन के गर्यौँ त भन्दा प्रब्लमको कुरा गर्दाखेरि चाहिँ यो संरचनागत र प्रक्रियागत सुधारमा ध्यान दिनु। सुधारका चारवटा डाइमेन्सन हुन्छ, एउटा स्ट्रक्चर हुन्छ, अर्को प्रोसेस हुन्छ, अर्को टेक्नोलोजी हुन्छ, अर्को बिहेभियर हुन्छ। यो चारवटा हुन्छ कम्प्रिहेन्सिभ गर्नलाई चाहिँ, यो स्ट्रक्चर प्रोसेस टेक्नोलोजी र बिहेभियर सबैको गर्नुपर्छ। हाम्रो जोड केमा रह, स्ट्रक्चर र प्रोसेसमा, ऐन कानुन नियम कार्यविधि यसमा जोड दिउँ, अर्को संरचना मन्त्रालय कतिवटा कार्यालय कतिवटा चरबन्दी कतिवटा भन्नेमा जोड दिउँ। तर हामीले जहिले पनि केलाई इग्नोर गर्यौँ, टेक्नोलोजीलाई इग्नोर गर्यौँ र बिहेभियरलाई इग्नोर गर्यौँ। त्यसैले जबसम्म टेक्नोलोजीलाई प्रयोग गर्दैनौँ, नयाँ टेक्नोलोजी युज गर्दैनौँ, चेन्ज आउनेवाला छैन। बिहेभियर सुधारेनौँ भने जस्तो चेन्ज ल्याए पनि त्यो रिफ्लेक्सन हुँदैन, त्यसैले त्यो समस्या रह्यो। अर्को, हाम्रा सुधारका जुन प्रतिवेदनहरू सुझावहरू छन् तिनीहरू ज्यादै महत्त्वकाङ्क्षी भए र समग्रतामा भए, ब्रोडर कम्प्रिहेन्सिभ सबै क्षेत्रलाई एकैचोटि समेट्ने बिग ब्याङ अप्रोचका, अनि त्यसपछि महत्त्वकाङ्क्षी लक्ष्य उद्देश्य राखेका भए, त्यसले कार्यान्वयन हुने क्षमताको आकलनै गरेन, त्यसैले कार्यान्वयनमा गरेन। अर्को, पुअर पोलिटिकल ओनरसिप, र आन्तरिक स्वामित्व प्रशासनिक सुधारको जहिले पनि कमजोर र उसले महत्त्वै दिएन हो प्रशासन भन्ने कुरा। अहिले पनि नेताहरूलाई प्रशासनको भ्यालु के हो, महत्त्व के हो भन्ने मतलबै छैन। त्यसैले इट अलवेज ल्याक पोलिटिकल ओनरसिप एन्ड गार्जियनसिप, त्यसैले यसका प्रतिवेदनहरू थन्किने काम मात्रै भए। आयोग गठन केही परिवर्तन हुने बित्तिकै केही गर्दैछु प्रशासनमा भन्ने देखाउने बहाना भयो राजनीतिको, र केही मान्छेलाई जागिर दिने माध्यम मात्रै हो। प्रतिवेदनहरू तपाईँ जस्ता विद्यार्थीलाई पढ्नलाई बोझ मात्रै हो, होइन। भनेपछि यो चाहिँ ओनरसिप भएन, पोलिटिकल ओनरसिप भएन। अर्को समस्या के रह्यो त भन्दाखेरि यो अध्ययन जुन हुन्छ, सुधारको सुझाव जुन प्रतिवेदन, त्यो कोरा सैद्धान्तिक धरातलमा रहेर अध्ययन गरियो र विगतकै प्रतिवेदनहरूको निरन्तरता दिने काम मात्रै भयो। फ्रेस एनालिसिस स्टडी डेटाबेस साइन्टिफिक एनालिसिस गरेर गरिएन, कोरा सिद्धान्तमा आधारित अध्ययन आयोगहरूले अध्ययन गरे र त्यसमा आधारित भएर चाहिँ प्रतिवेदनहरू दिने काम भयो त्यो कारणले पनि। अर्को, कार्यान्वयन गर्ने स्थायी संरचना छैन, संयन्त्रै छैन, ती प्रतिवेदनलाई कसले ओन लिने त अब बुझाएपछि, कुन निकायले कार्ययोजना बनाएर कार्यान्वयनमा लाने? देयर इज नो परमानेन्ट एजेन्सी टु ओन एन्ड इम्प्लिमेन्ट दि रिपोर्ट अफ एडमिनिस्ट्रेटिभ रिफर्म, त्यसले गर्दा पनि भएन। अर्को चाहिँ के हो त भन्दाखेरि, यो सहभागितामूलक तरिकाले रिफर्म गरियो, रिफर्मको रेसिस्टेन्स धेरै भयो, परिवर्तनको प्रतिरोध भयो, किनभने सरकारवालालाई सहभागी गराइएन, सहभागी नगराएपछि प्रतिरोध हुन्छ, स्वाभाविकै हो, होइन। त्यो कारणले गर्दाखेरि पनि अर्को चाहिँ, कार्यान्वयन गर्ने निकायहरूको क्षमता विकासमा ध्यान दिइएन, है। क्षमता विकास, जसले प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने हो ती निकायहरूको क्षमता विकासमा पनि ध्यान दिइएन। प्रतिवेदन कार्यान्वयनका लागि पर्याप्त रिसोर्सको व्यवस्था गरिएन, स्रोतको व्यवस्था, प्रतिवेदन सँगै यो यसरी कार्यान्वयन गर्ने भनेर कार्ययोजना सहित पर्याप्त स्रोत साधनको व्यवस्था गरिएन। एक्सन प्लान र एडिक्वेट रिसोर्स पनि भएन, कसले के गर्ने, कहिलेसम्म कति स्रोतमा भन्ने गरिएन। अर्को कुरा चाहिँ, वी नेभर लर्न फ्रम द पास्ट, विगतका अब अनुभवबाट सिकेनौँ, प्रत्येक चोटि सेम मिस्टेक गरे र त्यही चिज प्रत्येक चोटिको प्रतिवेदनले सिफारिस गरिरह्यो, विगतमा कति कार्यान्वयन भयो, भएन भने के कारणले भएन, अब त्यसलाई किन कन्टिन्यू दिने कि नदिने भनेर अध्ययन गरेन, अध्ययन गर्ने समितिहरूले अथवा आयोगहरूले गर्दाखेरि त्यो पनि समस्या रह्यो, होइन। र अर्को चाहिँ, पोलिटिक्स र राज एडमिनिस्ट्रेसन बिचको असल सम्बन्धको अभावमा पनि यो प्रतिवेदन कार्यान्वयनमा कठिन आइ पर्यो अथवा समस्या आयो, यस्ता खालका समस्याहरू है। अब अहिले हामी सङ्घीयतामा गर्दा छौँ, प्रशासनिक पुनर्संरचना गर्ने र सङ्घीयता र लोकतन्त्रको डेलिभरी गर्ने प्रशासन बनाउनका लागि प्रशासन सुधार ज्यादै महत्त्वपूर्ण कुरा छ, तर यसका थुप्रै चुनौतीहरू छन्। त्यस्ता चुनौतीहरू के हुन् त भन्दाखेरि चाहिँ अघि भने जस्तो पोलिटिकल ओनरसिप गेन गर्नु नै एउटै चुनौती हो। पोलिटिकल ओनरसिप र गार्जेनसिप, राजनीतिक अभिभावकत्व र यो चाहिँ स्वामित्व ग्रहण गर्नु च्यालेन्जिङ छ। दोस्रो, रिस्ट्रक्चरिङ एडमिनिस्ट्रेटिभ स्ट्रक्चर एन्ड पोजिसन एकर्डिङ टु कन्स्टिट्युसन, संविधान बमोजिम प्रशासनिक संरचना र दरबन्दीको पुनर्संरचना गर्ने कुरा, कति स्थानीय, कति प्रदेश, कति सङ्घको हुने भन्ने कुरा, त्यो पनि चुनौतीपूर्ण छ। अर्को चाहिँ डेभलपिङ अर मेकिङ एडिक्वेट इफेक्टिभ ल रुल्स पोलिसी एन्ड स्ट्राटेजी, पर्याप्त ऐन नियम नीति र रणनीतिहरू विकास गर्नु। सङ्घीय निजामती सेवा ऐनै आएको छैन, प्रदेशको छैन, स्थानीयको छैन, तिन तह बिचको अन्तर सम्बन्धको छैन, हो यस्ता ऐन नियम बनाउनु अर्को च्यालेन्जिङ छ होइन। अर्को चाहिँ मेन्टेनिङ गुड एन्ड फङ्सनल इन्टर रिलेसनसिप बिट्विन थ्री टायर्स अफ एडमिनिस्ट्रेटिभ स्ट्रक्चर, प्रशासनिक संरचनाको तिन तहका बिचमा असल र कार्यात्मक सम्बन्ध, असल प्रभावकारी र कार्यात्मक सम्बन्ध विकास गर्नु चाहिँ अर्को चुनौती छ, असल कार्यात्मक सम्बन्ध। अर्को चाहिँ यो चेन्जिङ बिहेभियर अफ इम्प्लोइ, कर्मचारीको व्यवहारमा रूपान्तरण गर्नु। अब परम्परागत सोच मूल्य प्रवृत्ति र व्यवहारले लोकतन्त्र समावेशिता गणतन्त्रको डेलिभरी गर्न सक्दैन, त्यसैले बिहेभियरल चेन्ज गर्नु। अर्को चाहिँ के हो त भन्दा यो युजिङ इनोभेटिभ एन्ड ट्रान्सफर्मेटिभ टेक्नोलोजी, यो नवीनतम प्रविधिको प्रयोग बढाउनु, सूचना तथा संचार प्रविधि, यन्त्र उपकरण, मसिनरी, इन्जिनहरू, नवीनतम प्रविधि अथवा सूचना सञ्चार प्रविधिको, नवीनतम सूचना तथा सञ्चार प्रविधि भन्ने पनि हुन्छ, त्यसको प्रयोग गर्ने च्यालेन्जिङ। कम्प्युटर ह्युमन रिसोर्स पनि छैन, लजिस्टिक पनि छैन, क्यापासिटी छैन, टेक्नोलोजी छैन होइन यसलाई। अनि प्रमोटिङ इनोभेटिभनेस होइन, क्रिएटिभिटी, इन्भेन्सन होइन, यो चाहिँ नवीनता, सृजनशीलता, आविष्कार जस्ता कुरालाई निज प्रशासनले आत्मसात गर्नु इट्स भेरी च्यालेन्जिङ, त्यो कसरी गर्ने। अर्को एउटा चाहिँ इन्हान्सिङ मोटिभेसन अफ पर्सनल, इन्हान्सिङ मोटिभेसन अफ पर्सनल, कर्मचारीको उत्प्रेरणा अभिवृद्धि गर्नु र मनोबललाई उच्च तुल्याउनु, त्यो गरेन भने पनि त्यो प्रशासन सुधारले कुनै अर्थ राख्दैन। मोटिभेसन र मोरललाई उच्च तुल्याउने कुरा पनि ज्यादै महत्त्वपूर्ण छ। मेन्टेनिङ मेरिटोक्रेसी, प्रोफेसनलिजम एन्ड करियर ओरिएन्टेसन, यसको जुन प्रशासनको योग्यता प्रणाली, व्यावसायिकता र चाहिँ वृत्ति उन्मुखतालाई कायम गर्नु अहिले चुनौती छ, किनभने यो सबै भत्किँदै गएको छ है। यो चाहिँ मेरिटोक्रेसी, प्रोफेसनलिजम र करियर ओरिएन्टेसन है, यिनीहरू भत्किँदै गएको छ, यसलाई कायम गर्नु नादर च्यालेन्ज, यो चाहिँ अर्को चुनौती हो। र अर्को चाहिँ मिनिमाइजिङ दि एडमिनिस्ट्रेटिभ कस्ट अफ एडमिनिस्ट्रेटिभ स्ट्रक्चर, यो प्रशासनिक संरचनाको प्रशासनिक खर्चलाई न्यूनतम तुल्याउनु, टु डु मोर विथ लेस, लेस अर्गनाइजेसन, लेस पोजिसन, लेस स्टाफ, यो मिनिमाइजिङ दि कस्ट अफ एडमिनिस्ट्रेटिभ स्ट्रक्चर एन्ड सिस्टम, यो प्रशासनिक प्रणाली र संरचनाको लागतलाई न्यूनतम तुल्याउनु, न्यूनतम लागतमा अधिकतम काम गर्ने बनाउनु, दिज आर द च्यालेन्जेस है। अब तपाईँले कन्फ्लिक्ट म्यानेजमेन्ट, स्ट्रेस म्यानेजमेन्ट, वर्क फोर्स डाइभर्सिटी म्यानेजमेन्ट, यो त भइ नै हाल्छ, चेन्ज म्यानेजमेन्ट होइन, यसैमा जोडेर तपाईँले लेख्न सक्नुहुन्छ। अब तपाईँको यसमा बिचमा नेपालको वर्तमान प्रशासनिक संरचनाको स्वरूप भन्ने थियो, त्यो मैले पढाइसकेको छु है। प्रशासनिक संरचना पढाउँदा सङ्घीय, प्रादेशिक, स्थानीय, धारा 57 अनुसूचित, तिन तहका ती संरचना पनि मैले भनिदिएको छु, धारा 57 लिएको छु होइन, त्यही नै हो त्यसमा। त्यसैले दरबन्दीको कुरा पनि अलिकति लेख्नु होला, तिन तहको कति कति दरबन्दी सिर्जना भएको छ भनेर, यो सक्यो। अब बाँकी भोलि पढेर हामीले सघाउँछौँ यो च्याप्टर है। अब हामीसँग के बाँकी छ भने व्यवस्थापन परीक्षा निश्चितको कुरा हो होइन। भोलि चाहिँ अब व्यवस्थापन परीक्षण, व्यावसायिकता, अनुशासन, आचार संहिता, नागरिक वन साधन सेवाका कार्यहरूको मूल्याङ्कन, अब यो पुछे पुछे टपिकहरू मात्रै छ त्यस्तो छैन। 1.10 त हामीले इ गभर्नेन्स पढ्यौँ, विकासमा सूचना प्रविधिको पढ्यौँ, त्यही नै हो कुराहरू भयो छैन।